नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइदिए आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राजनी तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन आउँछौँ साँझ 7 बजे पछाडि तपाईँहरूको माझमा मिठा मिठा लोकधोरी भाकाहरूलाई तपाईँहरूको लागि प्रस्तुत गर्ने गर्छौँ र एक किसिम भए पनि तपाईँको दिनभरिको थकानलाई तपाईँबाट टाढा राख्ने कोसिस गर्छौँ। आउन चाहनुहुन्छ यो साँझको बेला भनेदेखि फोन गर्नुहोला 056-563-332 यो बाटो तपाईँको लागि खुल्लै छ र 32 बाटो मात्रै होइन 33 बाटो पनि खुल्ला छ। 056-563-332 डायल गरेर पनि तपाईँ आउन सक्नुहुन्छ अर्पण शुभ साँझको आजको व्यवसायमा। र आजको अर्पण शुभ साँझको व्यवसायसँग न्यू साइनिङ एजुकेसन सेन्टरले सहकार्य गरेको छ। तपाईँ एसएलसी पास गर्न नसकेर अलिकति अप्ठ्यारोमा पर्नु भएको छ, अब पढ्नै छोडिदिन्छु, अब मैले पढ्नै सक्दिनँ, पास गर्नै सक्दिनँ भनेर तपाईँले त्यस्तो सोचिराख्नु भएको छ भनेदेखि चाहिँ तपाईँ अवश्य चिन्ता नगर्नुहोस्। न्यू साइनिङ एजुकेसन सेन्टर तपाईँको माझमा आइसकेको छ। रत्नगर 8 दूरसञ्चार रोडमा रहेको छ न्यू साइनिङ एजुकेसन सेन्टर। 8 विषयको कक्षा सञ्चालन गरिन्छ। एसएलसीको लागि पूर्ण तयारी गराइन्छ न्यू साइनिङ एजुकेसन सेन्टरमा। त्यस्तै गरी तपाईँ इङ्ग्लिस ल्याङ्ग्वेजहरू सिक्न चाहनुहुन्छ भनेदेखि पनि तपाईँले सम्झिन सक्नुहुन्छ र विभिन्न लेभलको ट्युसनहरू पढ्न चाहनुहुन्छ भने पनि तपाईँले सधैँ सम्झिनुहोला न्यू साइनिङ एजुकेसन सेन्टरलाई जुन रत्नगर 8 दूरसञ्चार रोडमा रहेको छ। र यति बेला भने अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो हेलो नमस्कार हजुर। नमस्कार, कहाँबाटको बोल्दै हुनुहुन्छ? सोनम मुक्तान। अनि के गर्नुहुन्छ सोनम? मात्रै हो रेडियो सुन्नुहुन्न? सुन्नुहुन्छ। कतिको मनपर्छ नि अर्पण शुभ साँझ? मनपर्छ लोकधोरी भाकाहरू मनपर्छ। आज एउटा प्रश्न सोध्न मन लागिरहेछ मलाई, सबैजनालाई सोधौ। आज एउटा विशेष दिन थियो नि, के थियो थाहा छ नि तपाईँलाई है? के थियो रे आज? आमाको मुख हेर्ने, माता तीर्थ होस् आमाको मुख हेर्ने दिन है। भने पछाडि तपाईँलाई एउटा प्रश्न गर्छु, तपाईँलाई आफ्नो जन्म दिने आमाको सबैभन्दा राम्रो लाग्ने एउटा बानी भन्नुहोस् न। राम्रो बानी स्याहार गर्यो अनि एकदम तपाईँलाई अहिले पनि एकदम मनपर्छ कि उहाँको एउटा बानी भन्नुहोस् त। एउटा बानी धेरै माया गर्नुहुन्छ है? ल ठिक छ, एउटा बानी मात्र मैले सोध्न खोजेको। भने पछाडि आमासँग आज बस्नुभयो, रमाइलो गर्नुभयो नि है? सधैँभरि आमालाई माया गर्नुहोस् है। अनि अर्पण शुभ साँझ मार्फत अब बज्ने भाकाबाट चाहिँ कसा सम्झिनुहुन्छ? हजुरको लागि धन्यवाद। आमाको लागि, बुवाको लागि, हजुर साथीहरू लागि, प्रेम हजुर, प्रवीण रमेश हजुर, विपिन्द्र तिलक सबैलाई हुन्छ अहिले भने छुटौ है। नमस्कार, सुनम हुनुहुन्थ्यो यति बेला कुराकबाट आउनु भएको थियो र अर्पण शुभ साँझको व्यवसाय हो। अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो हेलो नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? टाढी हाई स्कुलबाट कुशल स्विट हाउसबाट सरिता अधिकारी। सरिता अधिकारी कुशल स्विट हाउसबाट? हजुर। आज स्विट हाउसमा कतिको व्यापार भयो नडाटे भन्नुहोस् त। एकदम राम्रो भयो दिदी। एकदम राम्रो भयो हजुर। अनि तपाईँको दिन चाहिँ कस्तो रह्यो? राम्रै रह्यो दिदी, अब बिहानदेखिबाट बेलुकासम्म कसरमा व्यस्त भयो। अब आफ्नो आमालाई भन्दा नि सबै आमालाई एकदम खुवाइयो होइन, त्यो नै एकदमै ठुलो खुसीको कुरा हो होइन। ल ठिक छ, अनि खाना खानु भयो कि छैन? अहिले खानु भएको छैन। आमालाई भेट्न जानु भएन आज? यहीँ आउनु भएको थियो। भने पछाडि तपाईँलाई पनि सोध्न मन लाग्यो, तपाईँको आमाको सबैभन्दा तपाईँलाई मन परेको एउटा बानी भन्नुहोस् त। एउटा भन्नुहोस् न बानी त सबै राम्रो छ, आफ्नो जन्म दिने आमाको कुन चाहिँ यो चाहिँ नराम्रो छ है भनेर भन्न सकिन्छ र होइन, तैपनि एउटा मलाई यो चाहिँ असाध्यै मनपर्छ उहाँको बानी भन्ने त्यस्तो केही होला नि? केही पनि छैन, सबै राम्रो छ ल, ठिक छ, सधैँ राम्रो भइराखोस्। सधैँभरि तपाईँले आमालाई माया गर्नुहोस्, आमाको माया सधैँ पाइराख्नुहोस्, शुभकामना छ। अनि अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ? सर्वप्रथम हजुरलाई धन्यवाद, त्यहाँ रहनुभएका सबै सबैजनालाई, अनि त्यसपछि हामीहरू यहीँ पत्रमा हुने मेरो श्रीमानलाई, हजुर, अनि घर परिवार, अब मम्मी बाबा सबैलाई। हुन्छ, अहिले पनि छुट है, हजुर, नमस्कार। अर्पण शुभ साँझको व्यवसायमा हुनुहुन्छ तपाईँ र आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0556 63 332 र 0556 63 333, यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? दिपेन्द्र तमाङ कुराकबाटै। अनि के छ दिपेन्द्र, हाल खबर? सर ठिक छ दिदी। आजको दिन कस्तो रह्यो? अनि आज आमाको मुख हेर्नुभयो? मुख त सधैँ हेर्नु भएको थियो नि है, विशेष गरी आज चाहिँ आमाको मुख हेर्ने दिन भनेर भनिन्छ, के दिनुभयो आमालाई भन्नुहोस् त खुसुक्का। मिठाईहरू दिनुभयो? ल ठिक छ, सधैँभरि खुसी रहनुहोस्, आमालाई कहिले पनि नरुवाउनुहोस्, सधैँ आमालाई खुसी राख्नुहोस् है। अनि तपाईँलाई चाहिँ सबैभन्दा मन परेको आफ्नो आमाको बानी के हो भन्नुहोस् न? धेरै नै माया गर्नुहुन्छ, मलाई त्यही बानी नै मनपर्छ है, सधैँभरि आमाको माया पाइराखौँ जस्तो लाग्छ है। ल ठिक छ, सधैँभरि माया गर्नुहोस्, माया पाइराख्नुहोस्, तपाईँलाई शुभकामना छ। अनि अब बज्ने भाका मार्फत चाहिँ कसो सम्झिनुहुन्छ? सर्वप्रथम हजुरको लागि धन्यवाद। अहिले फोन उठाउने दादाको नाम के हो दिदी? राज। ए राज दादालाई, अनि मेरो घर परिवारलाई, हजुर, अनि मेरो साथीहरू किला तामाङ, अनि प्रवीण तामाङ, अनि प्रेम स्याङ्बो, अनि कुमार तामाङ, अनि मेरो भाइ सोनम तामाङ, अनि विशेष गरी मेरो फुबु तामाङलाई। दिपेन्द्रजी छुटौ, नमस्कार। नमस्ते, दिपेन्द्र हुनुहुन्थ्यो यति बेला र पुनः शुभ साँझको यो व्यवसायमा एकैछिन एउटा भाका तपाईँको लागि राख्छु, त्यस पछाडि फेरि आउँछु। व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा, साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर आज विशेष गरी माता तीर्थ औँसी आमाको मुख हेर्ने दिन, तपाईँ कतिजना छोरीहरू आफ्नो आमाको आमा भएको ठाउँमा पुग्नु भएको छ होला, कतिजना फर्कि पनि सक्नुभयो होला र आजको दिन एकदमै रमाइलो पनि भयो होला। विशेष गरी हुन त आफूले जन्म आफूलाई जन्म दिने आमालाई सधैँ सम्मान गरिन्छ, तैपनि एक दिन विशेष अझ बढी माया गर्नको लागि हामीले यो दिन पाएका छौँ र आफ्नो आमालाई सधैँ माया गर्नुहोस्, उहाँलाई कहिले पनि नरुवाउनुहोस् मेरो चाहना छ, मेरो शुभकामना पनि छ तपाईँलाई, तपाईँहरू सधैँभरि खुसी भइराख्न सक्नुहोस्। र यति बेला अर्को शुभ छ आजको व्यवसायमा अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, हजुर नमस्कार. कोही साथी हुनुहुन्छ भन्नुभएको थियो राजीले, तर सायद उहाँ गइसक्नु भएको हो कि जस्तो लागिरहेको छ. तपाईँ खाना खाँदै हुनुहुन्छ होला, अथवा खाना खाने तयारीमा हुनुहुन्छ होला, अथवा कतिजनालाई त आज खाना खान मन पनि लागिरहेको छैन होला. कति समय पछाडि आफ्नो आमा छोरी भेट भएर गफ गर्न पाउनु भएको छ. खाना बनाउन खाना जाँगर पनि चलिरहेको छैन होला. जे होस्, तपाईँ जस्तो अवस्थामा भयो भने यति बेला अर्पण शुभ साँझको व्यवसाय चाहिँ सुनिराख्नु भएको छ, विश्वास चाहिँ लिएको छु. कोही साथी हुनुहुन्छ? हेलो हेलो हेलो हजुर नमस्कार. नमस्ते. कहाँबाट को बोल्दै हुनुहुन्छ? म कानपुर जिल्लाबाट दामरङबाट बोल्दैछु. मकवानपुरबाट के भन्नु पऱ्यो? मकवानपुर जिल्ला दामरङबाट, दामरङ साटबाट मन कुमार चेपाङ बोल्दैछु. मन कुमार चेपाङ हजुर. अनि के छ मन कुमारजी, हाल खबर? ठिकै छु दिदी, बसी बसाइ छु. खाना खानु भयो त? खाना खाएर शीतलमा बाह्र मुगेटा बसिरहेको है. हजुर. अनि आज आमाको मुख हेर्ने दिन है? हजुर हजुर. हेर्नु भयो? हेरे. हेर्नु भयो? अनि मुख हेर्दा के दिनुभयो नि आमालाई? आमालाई त के के खानेकुरा चाहिँ हो, चाउ अनि रोटी अनि भनेपछि हाम्रो मन कुमारजीलाई पनि आमाको धेरै माया लाग्छ. लाग्छ नि. आफ्नो जन्मदिने आमाको माया कसरी राख्दैन र है. हजुर हजुर. तपाईँलाई सबैभन्दा आफ्नो आमाको मनपर्ने एउटा बानी भन्नुहोस् त यति बेला. सबैभन्दा आफ्नो आमाको के रे के भन्नुभएको सुनेन? हजुर एकचोटि भन्नु दिदी, सुनेन राम्रो. सबैभन्दा तपाईँलाई तपाईँको जन्मदिने आमाको के एउटा राम्रो बानी यो चाहिँ हो जस्तो के लाग्छ तपाईँलाई? कुन बानी चाहिँ उहाँको एकदमै मनपर्छ? एकदमै मनपर्ने चाहिँ त्यो मम्मीले कति बच्चामा नुहाएर दुध खुवाउँछ र उहाँले कति स्याहार गरेको छ, कति माया गर्नुहुन्छ, त्यो माया गर्ने बानी चाहिँ एकदम मनपर्छ. एकदम मनपर्छ. ल ठिक छ, सधैँभरि आमालाई माया गरिराख्नुहोस् है. हुन्छ दिदी. अनि अब बज्ने भाका मार्फत चाहिँ कसो सम्झिनुहुन्छ? पहिलो प्रथम हजुरलाई धन्यवाद. अनि त्यसपछि सञ्च हजुर, रिमलाल जिग्मान, अनि समेली, साधना, मेरी, दुदु, एलिसा, अनि उता प्रेम कुमार र अनि त्यसपछि यति नै हो. हुन्छ, अहिले पनि छु है. हुन्छ नमस्कार. मन कुमार हुनुहुन्थ्यो यति बेला मकवानपुरबाट आउनु भएको थियो. र अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भने फोन गर्नुहोला. न्यू साइनिङ एजुकेसन सेन्टरले आजको कार्यक्रमसँग सहकारी गरेको, तपाईँहरूलाई ट्युसन पढ्नु परेको छ, एसएलसी पास गर्न नसकेर अलिकति दुःख मानेर बस्नु भएको छ भनेदेखि चाहिँ तपाईँले न्यू साइनिङ एजुकेसन सेन्टरलाई सम्झिनुहोला, जुन रत्नगर 8 दूरसञ्चार रोडमा रहेको छ. यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु. हेलो हेलो नमस्ते हजुर. नमस्कार. कहाँबाट को बोल्दै हुनुहुन्छ? म ओखलढुङ्गाबाट रमेश तिमल सिन्हा. ओखलढुङ्गाबाट रमेश तिमल सिन्हा. हजुर हजुर. अनि के गर्नुहुन्छ रमेशजी? म सानो सानो जब गर्छु. अहिले ओखलढुङ्गामा नै हुनुहुन्छ त? हजुर हजुर, ओखलढुङ्गामा. अनि आज आमाको मुख हेर्ने दिन? आमाको मुख हेर्ने दिन अब फोनबाट चाहिँ अब मम्मीसँग चाहिँ कुराकानी गरेर चाहिँ चित्त बुझाइयो. भने पछाडि भेट हुन चाहिँ पाउनु भएन है? भन्नाले अब भेट्ने अब फोनको माध्यमबाट त भेटियो होइन, तैपनि प्रत्यक्ष सँगै बसेर चाहिँ हाँस्न पाइएन है. हजुर हजुर. ल ठिक छ, केही छैन, अलिकति नजिक हुने धेरै माध्यमहरू छन् नि, नजिक गराइदिएको छ हामीलाई सञ्चार माध्यमले होइन. हजुर हजुर. अनि हाम्रो रमेशजीलाई चाहिँ आफ्नो आमाको सबैभन्दा मनपर्ने एउटा बानी के लाग्छ? अब के लाग्छ भन्ने खै अब हजुर के भन्ने खै अब मम्मीले चाहिँ साह्रै माया गर्नुहुन्छ मलाई चाहिँ होइन. अनि त्यहाँ चाहिँ अब सानोदेखि नै अब दिदीहरूलाई भन्दा अब म दुईटा छोरा भएको कारणले मलाई धेरैभन्दा धेरै माया गरिरहनुहुन्छ मम्मीले चाहिँ. ल ठिक छ, सब सधैँभरि यस्तै माया पाइराख्नुहोस् तपाईँले, अनि तपाईँले पनि सधैँभरि आफ्नो आमालाई माया गरिराख्नुहोस् है. हस् हजुर. अनि अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ? घरमा हुनुभएका ड्याडी मम्मी अनि मेरो सिमारामा हुनुभएको दिदी बिनाजु अनि के अरे त्यहाँ चाहिँ मलाई रमेश तिमल सिन्हा भनेर चिन्ने अथवा नचिन्ने र भरतपुरमा भएका मेरो सम्पूर्ण साथीहरू हुनुहुन्छ अनि उहाँहरूलाई विशेष गरेर अहिले आउनु मभन्दा जस्ट अगाडि आउने मकनपुरको एकजना बहिनी हुनुभयो नि, विशेष गरी उहाँलाई चाहिँ धेरै धेरै स्वागत हुन्छ। रमेशजी अहिले भने छुटौँ है। नमस्कार। रमेश हुनुहुन्थ्यो यति बेला ओखलढुङ्गाबाट आउनु भएको थियो र अर्पण शुभसाजको व्यवसायमा यति बेला एउटा भाका तपाईँको लागि राख्छु, विशेष गरी सम्पूर्ण आमाहरूप्रति समर्पित यो भाका। त्यस पछाडि फेरि आउँछु। दुधको भाडा तिर्न सकेन, निकै नै मिठो खालको भाका तपाईँले सुनिसक्नु भएको छ। अर्पण शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँ र हामी लगभग कार्यक्रमको अन्त अन्तमा पनि आइपुग्न लागिसकेका हौ कि जस्तो पनि लागिरहेको छ। कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो हजुर, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? बकुलरबाट प्रसन्ना। के छ खबर? मेरो पनि एकदम ठिक छ। अनि प्रसन्नाको खाना भयो कि भएको छैन? हुँदैछ। अनि आज आमा खुवाउने औँसी है भन्नुहुन्छ कि हुन्न भनेर मैले थोरै ग्याप राखेको कि, त्यही भएर मलाई थाहा थियो नि त भन्नुहुन्छ भनेर। अनि प्रसन्नाजीले चाहिँ आज के खुवाउनु भयो आमालाई? मिठाई खुवाउनु भयो। मनपर्छ मम्मीलाई? ल ठिक छ। अनि प्रसन्नालाई सबैभन्दा आमाको मनपर्ने एउटा बानी के हो भन्नुहोस् त? है, आफ्नो आमाले हरेक क्षेत्रमा हरेक ठाउँमा एकदमै साथ दिइराख्नुहुन्छ जस्तो परिस्थितिमा पनि, त्यो चाहिँ एकदम मनपर्छ। ल ठिक छ, सधैँभरि खुसी राख्नुहोस् है आमालाई। अब बस्ने भाका मार्फत चाहिँ कसलाई सम्झिने? धन्यवाद। हुन्छ प्रसन्ना, अहिले भने छुटौँ। नमस्कार। प्रसन्न हुनुहुन्थ्यो यति बेला बकुल्लरबाट नजिकैबाट सम्झिनु भएको थियो। र अर्पण शुभ साँझको व्यवसायको हामी अन्तमा पनि छौँ र म भने कार्यक्रमबाट पनि छुटिनुपर्छ। यतिन्जेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई सुनेर बस्दिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ। यतिन्जेलसम्म फोन गर्नुहुने तपाईँप्रति एकदमै आभार प्रकट गर्छु। र विशेष गरी आज आमाको मुख्य हेर्ने दिन तपाईँ सम्पूर्ण आमाहरूलाई एकदमै धेरै शुभकामना दिन्छु। सधैँ खुसी रहनुहोस् र एकदमै हँसिलो अनुहार बनाउनु सधैँभरि आफ्नो छोराछोरीको अगाडि। र विशेष गरी मैले एक ठाउँमा पढेको पनि थिएँ, अन्तमा जाँदा तपाईँहरूलाई भन्न पनि मन लाग्यो, एउटा छोराछोरीले आफ्नो आमालाई आफ्नो आमाको खुसीको लागि जे पनि गर्छन् एकदमै उहाँहरूको खुसी चाहन्छन्। आफ्नो आमाहरूले पनि आफ्नो छोराछोरीको खुसी चाहनुहुन्छ, त्यो सिवाहेक अरू केही पनि चाहिँदैन। तर जति बेला एउटा छोराले एउटा छोरीले एउटा बुहारीले एउटा भाइले सबैजना जसले आमा भनेर पुकार्छौँ हामी उहाँहरूलाई विशेष गरी छोराछोरीले आफ्नो आमाको आँसु झार्नुहुन्छ जुन बेला त्यो बेलामा तपाईँहरूले जिन्दगीभरि कमाएको त्यो पुण्य चाहिँ समाप्त हुन्छ अरे। त्यही भएर कहिल्यै पनि आफ्नो आमालाई नरुवाउनु होला। हवस् त, नमस्कार। ल हेर यो झोक्राको होइन एसएलसी कस्तो गरी बर्बाद भयो नि दाई, गतिलो पढ्ने ठाउँ नपाउनाले एसएलसी नै दिन पाइएन। यसपालि जे भो भो, अर्को सालको लागि तयारी गर्नुपर्छ। न्यू साइनिङ एजुकेशन सेन्टरमा एसएलसी फेल भएकाहरूलाई आठवटै विषयको कक्षा सञ्चालन गराइन्छ। प्रत्येक हप्ता क्लास टेस्ट, प्रत्येक महिना फुल मार्क्सको परीक्षा लिई एसएलसीको लागि विद्यार्थीहरूलाई सक्षम बनाइन्छ। हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टू को कक्षा सञ्चालन गराइन्छ। साथमा सम्पूर्ण तहको ट्युसन, इङ्ग्लिस ल्याङ्ग्वेज एवं साइन्स विषयमा प्लस टू पास भए बिबिए सिए पढ्न चाहनेहरूको लागि अनिवार्य बेसिक कोर्स पनि गराइन्छ। गुणस्तरीय शिक्षाका लागि न्यू साइनिङ ट्युसन सेन्टर रत्नगर 8 दूरसञ्चार रोड, सञ्चालक नवीन कुमार शर्मा, फोन नम्बर 056-562-355, मोबाइल 98-451-83-344।